सधैं पानी पर्यो झन्डै शरीर भिजो रोदी घर यादै रोग किन आइनौ हिजो ए झम झम तर्कियो पानी जोगायो छाताले छेकेर रोदीमा मैयाउनी थिइन रोदी कि मैयालाई देखेर रोदीमा मैयाउनी थिइन रोदी कि मैयालाई देखेर सुन पनि कहिलेकै जस्तो लैजाउँ कि दिलमा नाम लेखेर सुन पनि कहिलेकै जस्तो लैजाउँ कि दिलमा नाम लेखेर I'm not afraid.